रहेछ भगवानले चाहेको भेट रहेछ थाहै थिएन आठैमा खेतै छ गाउँछ रौँ खेतैमा धान काटेर गाउँछ रौँ खेतैमा पहिलो चोटि लजायो दिलमा मादल बजायो यस्तै हुन्छ सन्नानी पहिलो पहिलो भेटैमा भगवानले चाहेको भेट रहेछ थाहै थिएन आठैमा खेतै छ गाउँछ रौँ खेतैमा धान काटेर गाउँछ रौँ खेतैमा पहिलो चोटि लजायो दिलमा मादल बजायो यस्तै हुन्छ सन्नानी पहिलो पहिलो भेटैमा धान काटेर गाउँछ रौँ खेतैमा पहिलो चोटि लजायो दिलमा मादल बजायो यस्तै हुन्छ सन्नानी पहिलो पहिलो भेटैमा वनको बाटो छैन म हिँडेको सँगसँगै झरौला चौतारीमा बसी गफ गरौला गाउँ छ रौँ खेतैमा धान काटेर गाउँ छ रौँ खेतैमा पहिलो चोटि लजायो दिलमा मादल बजायो यस्तै हुन्छ सन्नानी पहिलो पहिलो भेटैमा बेसीतिर सँगसँगै झरौला चौतारीमा बसी गफ गरौला गाउँ छ रौँ खेतैमा धान काटेर गाउँछ रौँ खेतैमा पहिलो चोटि लजायो दिलमा मादल बजायो यस्तै हुन्छ सन्नानी पहिलो पहिलो भेटैमा धान काटेर गाउँछ रौँ खेतैमा पहिलो चोटि लजायो दिलमा मादल बजायो यस्तै हुन्छ सन्नानी पहिलो पहिलो भेटैमा पहिलो बजायो यस्तै हुन्छ सन्नानी पहिलो पहिलो भेटैमा धान काटेर गाउँछ रौँ खेतैमा पहिलो चोटी लजायो दिलमा मादल बजायो यस्तै हुन्छ सन्नानी पहिलो पहिलो भेटैमा के हुने हो ढुकढुकी बढ्दै छ यस्तै हुन्छ सन्नानी पहिलो पहिलो भेटैमा